मनको कारोबारमा नि खेलाँची किन हुन्छ, बुझ्नै सकिन यस्तो नजाती किन हुन्छ। मनको कारोबारमा नि खेलाँची किन हुन्छ, बुझ्नै सकिन यस्तो नजाती किन हुन्छ। ल ठिकै छ, जानेहरू गइहाल्छन् जसरी नि, तर फेरि तिनकै याद बाँकी किन हुन्छ। सपना भुलाई सारा आँसू पिए जाओ, मंदिर मे तस्वीर लिए जाओ, सपना भुलाए सारा। हिँड्दै गर्दा तिमीले पखेरामा फुलिरहेको पहिलो फुल देखाउँदै कस्तो राम्रो भन्यौ। म बडो फुर्तीसाथ बुर्लुक्क उफ्रिएर उक्लिएँ। बिर्सिएँ देवकोटाको नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ, अनि हाँगैसहित भाँचे त्यसलाई र पेश गरेँ तिम्रो अघिल्तिर। यस्तो लाग्यो कुनै महान प्रेमीले आफ्नै प्रेमिकाको निकै ठुलो चाहना पूरा गरेको दृश्य हो त्यो। तिमीले एक झम्मट आँखा चिम्म गरेर लामो सास ताने झैँ त्यसलाई सुँघ्यौ, अनि मतिर नजर फ्याँकेर मुसुक्क हाँस्यौ। मैले त्यो दृश्य खिचिक्क खिचेँ र झल्यास ब्याउजिएँ। ती दिन सम्झिएँ, त्यो यात्रा सम्झिएँ, सम्झिएँ यात्राभरि हामीलाई जिस्काउने अनुपे, शम्भु, प्रदीप र चुलेन्द्रहरूलाई। सँगै सम्झनामा आए साथै हिँडेका शङ्कर, रेणु, सरस्वती र पार्वतीहरू पनि। कलेजबाट गएको भ्रमणमा घान्द्रुक उक्लिँदाको त्यो दृश्य आज फेरि सपना बनेर आइपुग्यो मेरो सामु। यसरी अझै पनि बेला बेला सपना बनेर आउँछौ तिमी, हो सपना बनेर आउँछौ। तिम्रो सम्झनाबाट मेरो नामो निशान बिलाएको यतिका वर्षपछि पनि बेला बखत यसै गरी तिमी आउँछौ म कहाँ। यदि तिम्रो बसमा हुँदो हो त सपना बनेर आउने प्रक्रियालाई पनि बन्देज गरिदिन्थ्यौ होले तिमी, तर मेरो अहोभाग्य आजसम्म यो विज्ञानले काम चाहिँ हरेक काम सम्भव बनाउन सके पनि यो काम चाहिँ सम्भव बनाउन सकेको रहेनछ। तिमी अलग्गिएपछि निकै परबाट म त एक्लै एक्लै हिँडिआएको मान्छे, लर्खराउँदै लर्खराउँदै हिँड्दै गरेको मान्छे, यसै गरी बिताइदिन्छु दुई दिने जिन्दगी भन्दै यो जिन्दगी नामको यात्रामा थपिएको एउटा मनमौजी यात्री, एउटा बेढङ्गको मान्छे, एक्लो ज्यान जहाँ मर्यो त्यहीँ च्यान भन्दै मनमनै गुनेर डाँडा काँडा उक्लि हिँडेको बटुवा, कहिले बेसरी थकाइ लागेर सुस्ताउँदा चौतारीहरूमा, कहिले मन फुरुङ्ग बनाएर रमाउँदै रमाउँदै उफ्री हिँड्दा बगरहरूमा। तिमीलाई धेरै पटक सम्झेको छु मैले, र म नढाँटेर भन्छु धेरै पटक सम्झिन भुलेको छु पनि, तर केही दिन बिराएर सपनामा तिमी आउने गरेकी छौ। तिमीलाई त पत्तो नहोला, तर जसै झुल्किन्छौ नि सपनीमा, अनि एक फेर फेरि बिथोलेर जान्छौ मलाई, उठेर अघि बढ्ने साहस समेत हराउँछ मबाट। सायद थाक्दछु जीवनदेखि, यात्रादेखि थाक्नु र जीवनदेखि नै थाक्नुको भेद बडो प्रष्टसँग बुझेको हुन्छु त्यति बेला। तिमी सँगै हुँदा केही थान सपनाहरू सजाएका थियौ हामीले। एकान्तमा एउटा सानो घर हुन्छ, वरिपरि बगैँचा हुन्छ, त्यही खेल्दै गरेका नानी बाबु हुन्छन्, अनि उनीहरूकै बहानामा एक अर्कासँग जिस्किँदै गरेका हामी हुन्छौँ। कुनै चलचित्रको नायक नायिकाको जस्तै केही थान यस्तै रङ्गीन सपनाहरू थिए हाम्रा, तर अहिले यस्तो लाग्छ ती सपनाहरू मात्रै थिए, रङ भर्न पाएका थिएनौँ हामीले। त्यसो त सपनाहरू कहिल्यै पनि रङ्गीन हुँदैन रहेछन्, तिनमा रङ भर्ने भरमगदुर प्रयास त गर्नै बाँकी हुँदो रहेछ। तिमीले पनि तिनै केही श्यामसोत सपनाहरू आफूसँगै लिएर गयौ। अब कामना यत्तिकै सपनाहरू त आफैसँग लग्यौ। अब सपना देख्ने मेरा पुराना बानीहरू पनि लैजाऊ, किनकि हरेक श्यामसोत सपनाहरू जन्माउँदै तिनमा रङ भर्ने सामर्थ्य अब कहाँ हुनु मसँग। सायद जिन्दगीमा अब अत्तालिँदै हुनेछु म, सपनीमा देख्दा तिमी कहालिँदै हुनेछु म। सायद जिन्दगीमा अब अत्तालिँदै हुनेछु म, सपनीमा देख्दा तिमी कहालिँदै हुनेछु म। बिर्स्यौ भने बिर्सिहाल्यौ, सम्झिए त भेट होला, खोज्दै आउनु यतै कतै बरालिँदै हुनेछु म। जन्म जन्म नखुल्ने आँखा लिएर जाऊ, जन्म जन्म नखुल्ने आँखा लिएर जाऊ। एक सुर बाँसुरीको बिन्ती सपना भुलाई सारा आँसू पिएर जाओ। मन्दिरमा सतिम भई तस्बीर लिएर जाओ, सपना भुलाई सारा। वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना भन्दै गाउँथे खेमराज गुरुङ। केही दिन अघि हामीलाई यही गीत सम्झना छोडेर आफू चाहिँ कहाँ हो कहाँको देशमा कहिल्यै नफर्किने गरी गए। त्यही गीतको बीचमा उनी गाउँथे, मरेपछि गङ्गाजीलाई बाँचे हजुरीलाई निल। उनैले गाए जस्तो मरेपछि गङ्गाजीमै विलिन भए सायद, अनि त्यो खाइलाग्दो ज्यान कर्णप्रिय आवाज सम्झनामा मात्रै बस्न राजी भइदियो। यो जिन्दगीको के ठेगान रहेछ र? यो संसारको सबैभन्दा ठूलो सत्य नै यही हो कि जन्मिएका हर कोही मर्नै पर्छ एक दिन, आज नभए भोलि ऊ मर्छ मर्छ। जिन्दगीको यही बाटोमा भेटिन आएर पनि छुटी गएकी तिमी, अनि त्यहीँबाट छुट्टिएपछि कहिल्यै नभेटिएको म, हामी दुवै रहन्नौ कुनै दिन। केही ढिलो चाँडो रहला अवश्य, तर हामी दुवै जानेछौँ यहाँबाट दूर कतै टाढाको देशमा। म अघि गएछु भने खबर सुन्दा मन तिम्रो पनि त भक्कानिएला नि, तिम्रा आँखाहरू पनि त मेरो सम्झनामा एक फेर लुच्रुपै रोइदिएला नि। आखिर जेसुकै भए पनि कुनै दिन त एक अर्कालाई औधि माया गरेको मान्छे पो हौ त हामी। तिमीले घृणा नै गरे पनि तिम्रा आँखाहरूसँग त निकै पुरानो सम्बन्ध पो छ त मेरो। तिनीहरूले त कहाँ भुले होला नि त मलाई, तिमी भनौली मेरा निजी आँखाहरू हुन्, मेरै अधीनमा हुन्छन्। तर म केही कुराहरूमा विश्वास गर्छु, र मेरो त्यही बिटुलो विश्वास भन्छ हामीले प्रेम गर्न छोडे पनि हामीसँगै प्रेममा परेका हाम्रा केही अङ्गहरूले भने सधैँ प्रेम गरिरहन्छन् उसै गरी एकअर्कालाई। फेरिएको त हाम्रो मन पो हो त, सबै सबै कुराहरू मन जस्तै निर्दयी बन्न कहाँ सक्छ र बाबै। कतै पढेको थिएँ जिन्दगी एउटा रङ्गमञ्च जस्तै हो, अनि हामी केही दिन अभिनय गर्नका लागि यहाँ निम्ताइएका पात्रहरू, आफ्नो भूमिका निभाउन यहाँ प्रयत्नशील रहन्छौँ। सायद हाम्रो भागमा परेको भूमिका अनुसार नै भेटिएका थियौँ हामी, बिताएका थियौँ केही जोडी दिनहरू, फिजाएका थियौँ अनगिन्ती सपनाको बिस्कुन। सायद भूमिका त्यतिमै पूर्ण विलाम लाग्नु थियो यो जुनीलाई, र त प्रेमको च्याप्टर त्यतै बन्द गरेर अरू नै भूमिकाको लागि अन्तै खटिगयौ तिमी। तर जिन्दगीको बाँकी अध्याय अझै क्रमशः क्रमशः बनेर अघि बढियो हाम्रो, यसरी सोची हेर्दा दोष कति पनि दिन चाहन्न तिमीलाई। हुनसक्छ तिम्रो भागमा परेको भूमिका त्यस्तै थियो जुन तिमीले निभायौ। यदि जिन्दगी रङ्गमञ्च नै हो र भूमिका मात्र स्वयंले तय गर्न पाउँथे भने मलाई विश्वास छ बीच बाटोमै मलाई अलपत्र पारेर अलग्गिने भूमिका कदापि स्वीकार्ने थिएनौ तिमीले। म कसरी पनि यति चाहिँ लख काट्न सक्छु भने जब जब हिजोकी तिमीलाई सम्झिन्छु तब मेरा हर प्रश्नहरूको जवाब पाए झैँ लाग्छ मलाई। पछिल्ला केही तपसिलका दिनहरू भुल्ने हो भने हामीले हिजो गुजारेको हरेक दिनहरू प्रेममय थिए। लौ यो गन्थन मन्थन यति नै, खै कहाँ पुग्यौ, के गर्दैछौ, कामना यति कि जहाँ पुगेकी छौ जता भुलेकी छेउ, सधैँ सम्हालिँदै सम्हालिँदै जानु, सधैँ बिर्सिँदै बिर्सिँदै जानु। सम्झियो भने मन दुख्ला, मनले आफैलाई दोषी पनि ठानिदेला, त्यसैले बिर्सिँदै बिर्सिँदै जानु। मेरो त के कुरा, म त यसै गरी बिताइदिन्छु दुई दिने जिन्दगी। तिमी गए पनि तस्बिर अँगालेर राखिरहँला, एउटा अजीब खालको विश्वास पालेर राखिरहँला। तिमी गए पनि तस्बिर अँगालेर राखिरहँला, एउटा अजीब खालको विश्वास पालेर राखिरहँला। जिन्दगी त यसै पनि बितिहाल्छ जसो तसो, प्रेम जस्तै यादहरू सम्हालेर राखिरहँला। छन् प्रेम का निशाना दिलमा मिटाई जाऊं, प्रेम का निशाना दिलमा मिटाई जाऊं। एक लाश को चितामा बती निभाई जाऊं, सपना भुलाई सारा आंसू पीर जाऊं। मंदिर माछ तिम्रे तस्वीर लिए जाऊं, सपना हामी सम्झिन्छौँ होला कि उनीहरू धाउँछन् होला कि मनलाई नै एकहोरो बनाउँछन् होला। हामी सम्झिन्छौँ होला कि उनीहरू धाउँछन् होला कि मनलाई नै एकहोरो बनाउँछन् होला। आजबाट अलग्गिए भन्दै बाटो मोड्नेहरू सधैँ सपनामा फेरि फेरि किन आउँछन् होला। थाहा संसार नेटवर्कमा यसै बेला आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। त्यतै कतै यात्राहरूमा छुटेको एउटा मनको मान्छेलाई बहकिने मन, कतै छोडेर जाने तपाईँ, कतै छुटिएर बस्ने तपाईँ, अनि कतै चाहिँ यहाँसम्म सँगै हिँडिरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। त्रिभुवन विमानस्थलबाट बेग हानेर कता कताको देशमा उडिजाने हवाईजहाज फेरि फर्किएर यहीँ आइपुगे जस्तै म पनि छ दिनपछि टुप्लुक्क आइपुगेँ सारथी जयराम नगरकोटीसँगै। धेरै पीर हुनसक्छ, धेरै तनाव हुनसक्छ, पुगीसरी के पो हुन्थ्यो, सधैँ अभाव हुनसक्छ। धेरै पीर हुनसक्छ, धेरै तनाव हुनसक्छ, पुगीसरी के पो हुन्थ्यो, सधैँ अभाव हुनसक्छ। लौ त अब सबै भोलि बहकिउँ न एकैछिन, नाथे जिन्दगीलाई हर दिन बाँच्ने दबाव हुनसक्छ। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। म महावीर विश्वकर्मा, तपाईँ कार्यक्रम बहकिने मनको साथमा हुनुहुन्छ। थाहा संसार नेटवर्क मार्फत देशभरिका 82 बढी रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम। सिसा वारिपट्टि म छु, पारिपट्टि जयराम नगरकोटी हुनुहुन्छ। बहकिने मन प्रेम विषयमा केन्द्रित कार्यक्रम। आज पनि एउटा विषय लिएर आएका छौँ, तपाईँको विचार लिएर आएका छौँ, साताको मुक्तक लिएर आएका छौँ। अनि अबदेखि चाहिँ फेसबुकबाट मात्रै होइन ट्विटरबाट पनि मुक्तक समावेश गर्ने जमर्को गरेका छौँ। त्यो कसरी त एकैछिनपछि भन्नु नै छ। सुरुवातमा चाहिँ तपाईँलाई आजको विषयमा नै जानकारी दिन चाहन्छु। हामी धेरै व्यक्तिहरूले प्रेम गऱ्यौँ, त्यो प्रेम हामीले सोचे जस्तो सधैँ उही ढङ्गले अगाडि बढेन। छुट्यो बाटोहरूमै, केही गल्ती हाम्रा भए, केही गल्ती उनीहरूका भए, यी दुई पक्षको बिचमा केही बेमेलहरू भए, केही सामाजिक परिबन्धहरू आइपरे अनि अलग्गिन पर्यो। सम्बन्ध छुटेको धेरै पछि पनि, प्रेम सम्बन्ध छुटेको धेरै पछि पनि, त्यो हिजो छुटेको मनको मान्छे कहिलेकाहीँ सपनीमा देखिरहन्छ नि, किन होला यस्तो? बेला बखत सपनामा त्यो मान्छे किन देखिरहन्छौँ होला? हामी नसम्झिएर सुतेको बेला पनि किन देख्छौँ होला? आज मनको जवाफ लिन्छौँ, तर्क वितर्क गर्दैनौँ। तपाईँ फोन डायल गरेर आउनुहोला। महिला साथीहरू 01-42-68-803 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 01-42-67-279 नम्बर डायल गरेर आउनुहोला, 279। अनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू यी दुईवटै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ, 01-42-68-803 01-42-67-279 यो नम्बर डायल गरेर आउन सक्नुहुन्छ। म तपाईँ आइरहँदा ट्विटरबाट पनि अब हामीले मुक्तक लिने भएका छौँ, कसरी त्यो म तपाईँलाई भन्छु। हामीले अहिले फेसबुकको पेजबाट बहकिनी मनको फेसबुक पेजमा एउटा स्ट्याटस राख्छौँ, यति गतिको कार्यक्रमको लागि यहाँ मुक्तक पोस्ट गर्नुहोला भनेर। मङ्गलबार बुधबारतिर अनि शनिबारसम्म त्यहाँ प्राप्त भएका मुक्तकहरूबाट साताको 6 मुक्तक भनेर लिएर आउने गर्छौँ। यसै गरी ट्विटरमा चाहिँ तपाईँ जो ट्विटरको प्रयोगकर्ता हुनुहुन्छ, तपाईँहरूले मेरो व्यक्तिगत ट्विटर ह्यान्डलमा नै तपाईँहरूले मलाई मेन्सन गर्नुहोला। मेरो ह्यान्डल चाहिँ महावीर विश्वकर्माको छोटो, महावीर एम एएचएबिआइआर अनि सँगै विश्वकर्माको BSWKRMA महावीर विश्वकर्मा। यो ह्यान्डलमा तपाईँले मुक्तक टाइप गरेर आफ्नो ट्विटमै टाइप गरेर मलाई मेन्सन गर्नुभयो भने @महावीर विश्वकर्मा MAHABIR BSWKRMA यसो गर्नुभयो भने मलाई जानकारी आउँछ। त्यो मुक्तक तपाईँले बहकिने मनको लागि पठाउनु भएको भन्ने बुझ्छु र त्यही मध्येबाट अहिलेको लागि चाहिँ दुईवटा मुक्तक लिएर आउने भन्ने हामीले त्यो निर्णय गरेका छौँ, दुईवटा मुक्तक, किनकि फेसबुकमा हामीले झन्डै 400 6 लिएर आएका छौँ। त्यसैले ट्विटरमा हेरौँ साथीहरूको कतिको सहभागिता रहन्छ। अनि अहिलेको लागि चाहिँ हप्ताको 2 मुक्तक त्यहाँबाट पढौँ भन्ने लागेको छ। म साताको 6 मुक्तक अन्तर्गत यतिखेर 3 मुक्तक अघि सार्छु। साताको 6 मुक्तकमा पर्नुहुने साथीहरूले आगामी 4 प्रतिस्पर्धामा चाहिँ सहभागिता जनाउन पाउनुहुन्न है, अरू साथीहरूलाई पालो दिनुपर्ने हुन्छ। त्यो 4 प्रतिस्पर्धा भनेको यसै गरी साताको 6 मुक्तक भन्ने 4 श्रृङ्खलामा चाहिँ नजनाएर अर्को पटक जनाउनुहोला। निर्मल चितौरे रोल्पा जुगार 6 धारम खोलाका साथीको मुक्तकमा सुरुवातमा वाचन गर्छु। कस्तो भुल भुलैया संसार बनाइदिएछ, एउटै मैदानमा जित हार बनाइदिएछ। कस्तो भुल भुलैया संसार बनाइदिएछ, एउटै मैदानमा जित हार बनाइदिएछ। बनाउनेले शरीरमा सबथोक बनायो, लेख्नेले यो खाली निधार बनाइदिएछ। लेख्नेले यो खाली निधार बनाइदिएछ। अर्को मुक्तक एग्गीपुन रुकुम 3 भलाक साका हुनुहुन्छ। तिम्रो मन हो कि पत्थर बुझ्न सकिन, कि मेरो यस्तै हो खप्पर बुझ्न सकिन। तिम्रो मन हो कि पत्थर बुझ्न सकिन, कि मेरो यस्तै हो खप्पर बुझ्न सकिन। जति सत्य कुरा गरे नि विश्वास नगर्ने, के छ हामी बीचको अन्तर बुझ्न सकिन। अर्को मुक्तक दिपेश योगी सोनपुर 9 बाँकेका हुनुहुन्छ। ठुले पनि छैन आजकल, साने पनि छैन, धनजिते पनि छैन र गुमाने पनि छैन। सबै परदेशदेखि सुनसान छ गाउँ, बिहेमा जन्ती मर्दा मलामी जाने पनि छैन। बिहेमा जन्ती मर्दा मलामी जाने पनि छैन। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? पहिले छुटेको साथ, पहिले छुटेको मान्छे सपनामा पछि पछिसम्म पनि किन देखिरहन्छ होला? थोरै समय भए पनि उसँग धेरै सङ्गत गरेर होला। छोटो भन्नुभयो, तर सबै कुरा एकैचोटि भन्नुभयो। छो थोरै भए पनि उसँग त्यो आत्मीय सम्बन्ध हुन्छ, त्यसैले पनि हुन्छ। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। ल ओके। उसको मुक्तक सुनेर प्यारमा फसे, उसको मुक्तक सुनेर प्यारमा फसे, त्यति मात्रै कहाँ हो र देशभक्ति सुनेर फसे, क्या गजबको प्यार गरे उसले, उसको वर्दी देखेर प्यारमा फसे, उसको मुक्तक सुनेर प्यारमा फसे, त्यति मात्रै कहाँ हो र देशभक्ति सुनेर फसे। यो उमेरमा कामना अनेक हुन्छन्। यो उमेरमा कामना अनेक हुन्छन् अनि त्यो पूरा गराउने चाहना अनेक हुन्छन्। यो उमेरमा कामना अनेक हुन्छन् अनि त्यो पूरा गराउने चाहना अनेक हुन्छन्। कहिले मुक्तक सुनेर कहिले बोली सुनेर, कहिले मुक्तक सुनेर कहिले बोली सुनेर प्रेम गर्ने पनि त बहाना अनेक हुन्छन्। प्रेम गर्ने पनि त बहाना अनेक हुन्छन्। नमस्कार, छुट्टिन्छौँ। फेसबुक पेजको विचार लिन्छु। रमेश बोहरा रोडेलधुरा हाल काठमाडौँबाट लेख्नुहुन्छ, चङ्गा चुडेर कता कहाँ पुग्छ तर विडम्बना धागो हातमै हुन्छ नि, तर त्यो मान्छेले त्यो धागो र चङ्गाको सम्बन्धको बारेमा भुल्न सक्दैन। हो, त्यसै गरी माया छुटे सम्बन्ध टुटे पनि उनले भुल्न सक्दैन। स्मिका काली लेख्नुहुन्छ, जुन दिन जुन कुराहरू यथार्थमा हुन्छ अक्षरमा त्यो कहीँ न कतैबाट हामीले सपनामा देख्ने गर्छौँ भने विपनामा पनि यति धेरै यादहरू सङ्गालिएको आफ्नो मायासँग रिसको झोक्ने किन नहोस् सपनामा आउँछ। नरेन्द्र विष्ट बैतडीबाट लेख्नुहुन्छ, सायद उसलाई भुल्नको लागि होइन जीवन समर्पण गर्नको लागि हो प्रेम गरिएको, म पनि देख्छु सपनीमा तर किन थाहा छैन। रुकुम आठबीच कोठबाट साहस बटाला लेख्नुहुन्छ, उहाँ तेस्रो लिङ्गी पुरुष हुनुहुन्छ, प्रेम कहिले पनि टुट्दैन, टुट्छ त केवल सम्बन्ध मात्र। प्रेम त्यस्तो चिज हो जसले सारा दुःखलाई भुलाएको हुन्छ। साँझो प्रेम गर्नेहरूका लागि त झन् यो अजम्बरी भएर बसेको हुन्छ। उसँग बिताएका क्षणहरू सधैँ अमर रहन्छन् र ती क्षणहरू कुनै न कुनै बेला सपनीमा आउने गर्छन् भनेर। जसिन्द्र श्रीपाली बागलुङबाट लेख्नुहुन्छ, वर्षौँ वर्ष पहिले मरेका जनावरको छाप अहिलेसम्म अस्थि पञ्जर बनेर बसे झैँ यादहरू पनि मनको भित्तामा त्यसै गरी बसेको हुन्छन्, त्यसै बेला बखत सपनीमा आइरहन्छन् भनेर। दिनेश विश्वकर्मा बुधसिंह तिन नुवाकोट मलेसियाबाट लेख्नुहुन्छ, सम्बन्ध छुटेको हो तर प्रेम छुटेको होइन। विगतका तिता मिठा पलहरू मन मस्तिष्कमा एउटा आकार बनेर बसेका हुन्छन्, तसर्थ कुनै न कुनै भूमिकामा त्यही मान्छे सपनामा आउँछ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म उदयपुर गाईघाटबाट हेम विश्वकर्मा, बागलुङको मान्छे। ए हेमजी, उदयपुर पूर्व पुग्नु भएको छ है? हजुर हजुर। हेमजी, छुटेको सम्बन्धको मान्छे, छुटेको मान्छे पछि पछिसम्म पनि सपनामा किन देखिरहन्छ होला? भनिन्छ नि कुनै बेला प्रेम सम्बन्ध भइरहँदा त्यो मान्छे नसा नसा रगत रगतमा छ भन्ने त्यो एउटा डाइलग भनौँ या त्यो प्रेम बीचको शब्द भनौँ, त्यसै कारणले गर्दा त्यो मानस पटलमा कतै न कतै त्यो प्रेमको सम्बन्ध टाँसिएर रहेको हुन्छ होला। जति बेला मान्छे सुत्नु भनेको पनि एक किसिमको मर्नु जस्तै, त्यो अचेत अवस्थामा पनि उसले त्यस्तो खालको सपनाका दृश्यहरू देख्छन् होला जस्तो मलाई लाग्दैछ। हुन्छ हेमजी, तपाईँको मुक्तक सुनाउनुहोस् अब। हस् हुन्छ। यी मान्छे किन रमिता देखाउँछन् होला, समय पनि यस्ता मान्छे भेटाउँछन् होला। यी मान्छे किन रमिता देखाउँछन् होला, समय पनि यस्ता किन मान्छे भेटाउँछन् होला। बहकिने मनबाट एउटा जवाफ पाउनु छ, मान्छेको मन दुखाउनेले के पाउँछन् होला, मान्छेको मन दुखाउनेले के पाउँछन् होला। कुनै खेलाडीको कुरा हो, केही खेलाको कुरा हो, केही खेलाडीको कुरा हो, केही खेलाको कुरा हो, अनि यो जीवन जस्तो झमेलाको कुरा हो। केही खेलाडीको कुरा हो, केही खेलाको कुरा हो, अनि यो जीवन जस्तो झमेलाको कुरा हो। मन दुखाउनेहरू पनि हुन्छन्, माया लगाउनेहरू पनि हुन्छन्। हेर्नुहोस् हेमजी, यो त बेला बेलाको कुरा हो। हेर्नुहोस् हेमजी, यो त बेला बेलाको कुरा हो। नमस्कार, छुट्टिन्छौँ। मैले अनुभव गरेको छु, कसैलाई एउटा जोक्स पहिलोपटक सुनाउँदा मूर्छा परेर हाँस्छ, त्यही जोक्स फेरि फेरि सुनाउँदा जेनतेन हाँस्छ मात्रै मूर्छा पर्दैन। अर्को पटक पनि त्यही सुनाउने हो भने मरिगयो नि हाँस्दैन। यदि एउटै कुराले मान्छे पटक पटक उसै गरी हाँसिरहन सक्दैन भने एउटै पीडाले पटक पटक उसै गरी चाहिँ किन रोइरहन्छ होला। जब जब तिमीलाई सम्झिएर आँखाबाट आँसु झर्छन् नि, हो तिनै बेला यस्तो सोच्छु म, र अलि मन बलियो बनाउन खोज्छु, अनि भुलेर तिमीलाई एक्लै अघि बढ्न खोज्छु, तर तिमी सपना बनेर आउँछौ र बिथोली दिन्छौ मलाई। के को जित हुनु सधैँ हार भएको छ, र त विपक्षमा सिङ्गो संसार भएको छ। के को जित हुनु सधैँ हार भएको छ, र त विपक्षमा सिङ्गो संसार भएको छ। तिमी सपना बनेर आउँछौ र बिथोल्छौ मात्रै मलाई, यसै गरी जिन्दगी यो भार भएको छ। आफैलाई भार भयो, आज आफ्नै जिन्दगी कहाँ गए बिसाउमा, निरस यो जिन्दगी आफैलाई भार भयो, आज आफ्नै जहाँ जाऊ आफन्त बाट ठगिन्छु म जहाँ जाऊ म लुटिन्छु सधैँ आफन्त बाट ठगिन्छु म बिना मोल तो यसै बिना मोल तो यसै जथाभावी बेचिन्छु म जथाभावी बेचिन्छु म बेवारी से लास जस्तै हेला भयो यो जिन्दगी कहाँ गए बिसाउ म निरस यो जिन्दगी आफैलाई किन बाँध्दैछस् भन्ने सवाल सबेरै सबेरै अनि पागलको जस्तो हाल सबेरै सबेरै किन बाँध्दैछस् भन्ने सवाल सबेरै सबेरै अनि पागलको जस्तो हाल सबेरै सबेरै तिम्रो यादमा आँसु आफै खसिदिन्छ अनि सिरानीमा हुन्छ ताल सबेरै सबेरै अनि सिरानीमा हुन्छ ताल सबेरै सबेरै प्रवीण पाण्डे कावस्वती नवलप्रासीका मित्रको मुक्तक साताको छ मुक्तक अन्तर्गत अर्को मुक्तक पनि वाचन गर्छु तिमी नआऊ तिमी नजिक नआऊ हलचल भइदिन्छ यी आँखाको तलाउ हलचल भइदिन्छ तिमी नजिक नआऊ हलचल भइदिन्छ यी आँखाको तलाउ हलचल भइदिन्छ बितेका ती अतीत अनि मुटुको यो खत भइगो अब नसम्झाऊ हलचल भइदिन्छ भइगो अब नसम्झाऊ हलचल भइदिन्छ सुरेश कुमार बझाङ खिरातडी आठ डिल अहिले चाहिँ कडलुर तामिलनाडुमा हुनुहुन्छ अन्तिम मुक्तक छ साताको मुक्तक छ मुक्तक अन्तर्गत शिव पुनर्योग अमलाचौर बागलुङ्गा हुनुहुन्छ तिम्रो सिउँदो मेरो सिन्दुर के हुन्छ र सानी भनिदेऊ न मेरो हजुर के हुन्छ र सानी तिम्रो सिउँदो मेरो सिन्दुर के हुन्छ र सानी भनिदेऊ न मेरो हजुर के हुन्छ र सानी आँखा आँखा इसारामा संसार बस्छ भने गरौँला नि आफ्नै सुर के हुन्छ र सानी गरौँला नि आफ्नै सुर के हुन्छ र सानी कार्यक्रम बहकिनी मन सुनिरहनु भएको छ धेरै पहिले छुटेको प्रेम सम्बन्ध त्यो मान्छे किन पछि पछिसम्म पनि सपनीमा आउँछ यही विषयमा तपाईँको विचार लिइरहेका छौँ अञ्जली खड्का मकवानपुर नामटारबाट लेख्नुहुन्छ सम्बन्ध विश्वास नै रुमलिएको चिज हो अनि सपनी गहिराई अनुभव र भोगाएको झलक मगर संगीता लेख्नुहुन्छ उसले प्रेम सम्बन्ध टुङ्ग्याएर गयो तर आत्माको सम्बन्ध कहिले टुट्दैन टुट्छ त केवल शरीरको सम्बन्ध त्यसैले त सपनीमा देखिन्छ नवराज केसी झुला रुकुमबाट लेख्नुहुन्छ बिछुडपछि पनि मायाका अवशेष बाँकी रहन्छन् अनि सपनाका रूपमा आउँछन् प्रताप ओलीले लेख्नु भएको छ माया प्रेम गर्नु भनेको आजीवनभरि अरूलाई आफ्नो आँखामा नभिज्ने गरी सजाउनु हो सायद मायाको लगानी धेरै नै हुने गर्छ आफूले लगानी टाढा होस् कसैले नठाउँदो रहेछ र निकै पर पुगे पनि सपनीमा आउँदो रहेछ जुन तिमल सिन्हाको विचार छ जसले आफूलाई नै जसको लागि समर्पण गरेर चोखो माया गरेको हुन्छ नि त्यो जुनी त के साथ जुनसम्म पनि भुल्न सक्दैन हो भुल्ने बहाना बहाना मात्र हो भनेर ठकुरी कृपा लेख्नुहुन्छ जोसँग मनमुटु साँटिएको हुन्छ उसलाई कहाँ सकिन्छ र बिर्सिन त्यसैले होला दिनमा याद पनि आउने र रातिमा सपना पनि आउने विक्रम ओली नेपालगञ्ज हाल अमेरिकाबाट लेख्नुहुन्छ टुङ्ग्याएर जान खोज्ने या जाने हाम्रो भौतिक शरीर हो आत्मा वा मन त सदासँगै हुन्छ त्यसैले सपनी मात्र होइन विपनी पनि उसको मृत्युपछि पनि उसको याद आइरहन्छ लक्ष्मी सुनार पोखराबाट लेख्नुहुन्छ सम्बन्ध टुटे पनि यादहरू त जीवित हुन्छन् जुन जति भुल्न खोजे पनि गाह्रो हुन्छ मनदेखि नै माया गरेको मान्छे सम्बन्ध राम्रो भए पनि नभए पनि याद त हुन्छ जसको फलस्वरूप सपनामा पनि देखिन्छ दीप पनेरु अतीत महेन्द्रनगर कञ्चनपुरबाट लेख्नुहुन्छ सुनेको थिएँ कतै जे दिनमा बढी सम्झियो त्यो राति सपनीमा देखिन्छ रे त्यसैले दिनमा त्यही प्रेम सम्बन्ध बढी सम्झिनाले राति सपनीमा पनि देखिन्छ होला कोही हुनुहुन्छ फोन सम्पर्कमा हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म काठमाडौँबाट सञ्जय सरगम सञ्जयजी काठमाडौँबाट नजिकबाट आउनु भएको रहेछ आजको विषयमा के भन्नुहुन्छ किन देखिन्छन् होला पहिले छुटेका मान्छेहरू सपनामा हजुर धेरै पहिले छुटेको प्रेम सम्बन्धको त्यो प्रेम गर्ने मान्छे पछि पछि पनि सपनामा किन देखिन्छन् होला कि अब त्योसँग सम्बन्ध गाँसिसकेपछि सम्बन्ध गहिरोमा गइसकेपछि त्यसको अब मायाको सागरमा डुबिसकेको हुन्छ, त्यही भएर होला। अन्तमा छौँ, त्यसैले मैले प्रति प्रश्नै गरिनँ। मुक्तक सुनाउनुहोस् तपाईँको। अब मुक्तक सुन्न चाहन्छु म एउटा। हुन्छ। सीता जस्तो तिम्रो बानी हुनुपर्छ, चुनौतीलाई चिर्दै भाग्यमानी हुनुपर्छ। म आगो मात्र भएर कहाँ हुन्छ, म आगो हुँदा तिमीलाई पानी हुनुपर्छ, म आगो हुँदा तिमीलाई पानी हुनुपर्छ। सोचे जस्तै त्यो बानी भए राम्रो, सोचे जस्तै त्यो बानी भए राम्रो, तपाईँ आगो हुँदा उनी पानी भए राम्रो। सोचे जस्तै त्यो बानी भए राम्रो, एउटा आगो हुँदा अर्को पानी भए राम्रो। कहिलेकाहीँ प्रेममा बाधाहरू पनि आउँछन्, ती बाधाहरू मात्रै चाहिँ हानि भए राम्रो, ती बाधाहरू मात्रै चाहिँ हानि भए राम्रो। नमस्कार, छुट्टिन्छौँ। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ तपाईँ थाहा संसार नेटवर्कबाट, धेरै साथीहरूले विदेशमा रेडियो हिमालय .com सुनिरहनु भएको छ। एकजना साथीसँग कुरा गरौँ भन्ने लागेको छ। समय थोरै चोरेर भए पनि, तपाईँ धेरै रेडियोहरूको समय थोरै चोरेरै भए पनि प्रविधिमा बस्ने साथीहरू यति चाहिँ मान्दिनुहुन्छ होला नि, होइन? एकजना साथीसँग कुरा गरौँ ल। मैले तपाईँ सबैलाई भनेको जो 82 बढी रेडियोहरूमा यतिखेर प्रविधिमा बसिरहनु भएको छ अनि सँगै उहाँकै साथमा बसेर सुनिरहनु भएको छ, अरू उहाँहरूको लागि पनि भनेको। प्रेम सम्बन्ध टुङ्ग्याएर निकै पर पुगेको एउटा मान्छे किन अझै देखिन्छ होला सपनीमा? कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हेलो हजुर, नमस्कार। नमस्ते, कहाँबाट को बोल्नुभयो? तपाईँले मलाई रेडियोमा सुन्न थाल्नुभयो जस्तो छ, फोनमै सुन्नु भए हुन्थ्यो। कहाँबाट को बोल्नुभयो खै? म सुर्खेतबाट निमा गुरुङ। निमाजी, आजको विषयमा तपाईँको विचार राख्नुहोस्। जो सत्ता हृदयले माया गरेको मान्छे हुन्छ, ऊ चाहिँ भौगोलिक सम्बन्धमा मात्र टाढा हुन्छ, छुटेर गएको हुन्छ, होइन? मन र मस्तिष्कमा त ऊ सधैँ समयमै रहन्छ नि, कहिले टाढा जान सक्दैन। जोस पनि भएर सधैँ आउने गर्छ। एकदम, मन र मस्तिष्कमा त सधैँ हुन्छ नि। तपाईँको मुक्तक सुनाउनुहोस्, मैले जवाफ दिने भएन भने नरिसाउनुहोस् है, अन्त्यमा छु। मुक्तक सुनाउनुहोस्। हस्। मैले देखे जस्तो सायद संसार हुन्थ्यो भने, मैले देखे जस्तो सायद संसार हुन्थ्यो भने, तिमीमा मात्र निहित हुने अधिकार हुन्थ्यो भने, प्रत्येक फेर मरेर म बाँच्नु पर्ने थिएन लाग्छ। मैले देखे जस्तो सायद संसार हुन्थ्यो भने, तिमीमा मात्र निहित हुने अधिकार हुन्थ्यो भने, प्रत्येक फेर मरेर म बाँच्नु पर्ने थिएन लाग्छ। तिमीलाई पाउन लेखिएको निधार हुन्थ्यो भने, तपाईँले सोचे जस्तै संसार भइदियोस्, तपाईँले सोचे जस्तै संसार भइदियोस्, आफ्नो मान्छेले माया गर्ने आधार भइदियोस्, तपाईँले सोचे जस्तै संसार भइदियोस्, आफ्नो मान्छेले माया गर्ने आधार भइदियोस्, कहिलेकाहीँ उल्झनमा पर्छ जिन्दगी, यति भन्छु प्रेम त्यो वार पार भइदियोस्, यति भन्छु प्रेम त्यो वार पार भइदियोस्। नमस्कार, छुट्टिन्छौँ। कार्यक्रमको अन्तमा छौँ। अर्को श्रृङ्खलाबाट, ट्विटरबाट पनि मुक्तक लिने प्रयास हामीले गरेका छौँ। आजको कार्यक्रममा नै मैले त्यो उद्घोष गरेँ, तपाईँले ट्विटरमा मेरो ह्यान्डलमा मलाई मेन्सन गर्न सक्नुहुन्छ, महावीर विश्वकर्मा, MAHABIRBSWKRMA, महावीर विश्वकर्मा। यो चाहिँ त्यहाँ अलिक छोटोमा लेख्न पर्ने भएर विश्वकर्माको छोटो कसरी मिलाउने भन्दा यसो भएको है, धेरै लामो लेख्न नमिल्ने ह्यान्डलमा ट्विटरमा, त्यही भएर तपाईँले आफ्नो मुक्तक लेखेर @MahavirVishwakarma अघि मैले भनेको MAHABIRBSWKRMA यो गर्नुभयो भने नि मलाई मेन्सन हुन्छ, मलाई जानकारी आउँछ, र ट्विटरबाट हप्ताको 2 मुक्तक अबदेखि हामी लिनेछौँ। कार्यक्रमको अन्तमा छौँ। तपाईँ सबैलाई धन्यवाद, धेरै धेरै हतारमा छौँ, त्यसैले सबैलाई एकमुष्ट धन्यवाद। यो प्रविधिभित्र बसेर म बोलिरहेको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र जयराम नगरकोटीप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। बहकिनी मन सोमबार राति 9:15 थाहा संसार नेटवर्कबाट आउने गर्छ। अब चाहिँ छुट्टिनुपर्छ, जाँदा जाँदै आफ्नो मुक्तक राख्छु, अनि म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। बन्द मनको ढोका खोल्छन् र जान्छन्, भत्भती मनमा पोल्छन् र जान्छन्। बन्द मनको ढोका खोल्छन् र जान्छन्, भत्भती मनमा पोल्छन् र जान्छन्। म सबै भुलेर एक्लै हिँडिरहन खोज्छु, म सबै भुलेर एक्लै हिँडिरहन खोज्छु। आउँछन् यादहरू बिथोल्छन् र जान्छन्, आउँछन् यादहरू बिथोल्छन् र जान्छन्। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। लैजाऊ फूलहरू छोपी देऊ ताराजू, बंद कर गीतहरू तिम्रो याद आउने सब चीजहरू, तिम्रो याद आउने सबै चीजहरु पार लै जाऊ फूलहरु छोपी देऊ तारा जू बंद कर गीतहरु तिम्रो याद आउने सबै चीजहरु तिम्रो याद आउने सबै चीजहरु हल्लाल छुदैन रानी बनको एकान्तमा पनि मन चुकुँदैन पहाडमा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन पर लै जाऊ फूलहरु छोपी देऊ तारा जू बंद कर गीतहरु तिम्रो याद आउने सबै चीजहरु तिम्रो याद आउने सबै चीजहरु संसार देखे भगूला संसार देखे भगूला तिमी बाट सक्दिन अति रमन उड्न खोज्छ तर मुक्ति पाउँदिन सपनामा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन पार लै जाऊ फूलहरु छोपी देऊ तारा जू बन्द गर गीतहरु तिम्रो याद आउने सबै चीजहरु तिम्रो याद आउने सबै चीजहरु पार लै जाऊ फूलहरु